बाटे उत्साहले सिउनु पर्छ भन्छन् सिउ कति टालो कति फाटेको छु धेरै रुने पालो दुनियामा पर्छ सधैँ मेरै पर्छ सधैँ मेरै भन्नेहरू पालो दुनियामा पर्छ सधैँ मेरो